Book 2 14 سوداء سوداء الألوان رنغ رنغ الثلج أبيض برف پانڈرا استو برف پانڈرا استو الشمس صفراء سوريا پیوڑا استو سوريا پیوڑا استو البرتقالة برتقالية سنترے نارنگی استے سنترے نارنگی استے الكرز حمراء چیری لال استے چیری لال استے السماء زرقاء आकाश निळे असते आकाश निळे असते العشب اخضر गवत हिरवे असते गवत हिरवे असते التربة بنية माती तपकिरी असते माती तपकिरी असते السحابة رمادية ढग करडा असतो ढग करडा असतो इतारात العجلات سوداء टायर काळे असतात टायर काळे असतात ما لون الثلج ابيض बर्फाचा रंग कोणता असतो पांढरा बर्फाचा रंग कोणता असतो पांढरा ما لون الشمس اصفر सूर्याचा रंग कोणता असतो पिवळा सूर्याचा रंग कोणता असतो पिवळा ما لون البرتقالة برتقالي संत्र्याचा रंग कोणता असतो नारिंगी संत्र्याचा रंग कोणता असतो नारिंगी ما لون الكرز احمر चेरीचा रंग कोणता असतो लाल चेरीचा रंग कोणता असतो लाल ما لون السماء ازرق आकाशाचा रंग कोणता असतो निळा आकाशाचा रंग कोणता असतो निळा ما لون العشب اخضر गवताचा रंग कोणता असतो हिरवा गवताचा रंग कोणता असतो हिरवा ما لون التربة بنية मातीचा रंग कोणता असतो तपकिरी मातीचा रंग कोणता असतो तपकिरी ما لون السحابة رمادي ढगाचा रंग कोणता असतो करडा ढगांचा रंग कोणता असतो करडा ما لون إطارات العجلات أسود टायरांचा रंग कोणता असतो काळा टायरांचा रंग कोणता असतो काळा